Romanya. Salamız mı öde? Öde? Nepal'da antrim samilan 263 को धारा 38 हो उपधारा 2 एवं संविधान सभा व्यवस्थापिका संसदको कार्य सञ्चालन नियमावली 2065 नियम 7 को उपनियम 4 बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारी गर्दछु। यसै सम्बन्धमा केही थप कुराहरू राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, संघीय लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको यस घडीमा सम्मानित सदनलाई सम्बोधन गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस गरिरहेको छु। यस अवसरमा नेपालमा लोकतन्त्रको स्थापना, पुनर्स्थापना र स्थायित्वको निम्ति प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। लोकतान्त्रिक शासन पद्धति मार्फत नेपाल र नेपाली जनतालाई सार्वभौम, सुखी र समृद्ध बनाउने लक्ष्य लिएर जीवनभर सङ्घर्षरत र समर्पित नेपाली कङ्ग्रेसका संस्थापक जननेता बिपी कोइराला, सुमन शमशेर, श्रीमान नेता गणेशमान सिंह, सन्त नेता कृष्ण प्रसाद भट्टराई, युगप्रदेश गिरिजाप्रसाद कोइरालाका साथै लोकतान्त्रिक आन्दोलनमा समर्पित सम्पूर्ण योद्धाहरूलाई सम्मान व्यक्त गर्न चाहन्छु। यसका साथै लोकतान्त्रिक अधिकार प्राप्तिका सन्दर्भमा वामपन्थी दलहरूले निर्वाह गरेको भूमिका र श्री पुष्पलाल मनमोहन अधिकारी र मदन भण्डारी जस्ता मूर्धन्य राष्ट्रिय नेताहरूले दिनुभएको योगदानको स्मरण गर्दै सम्मान गर्दछु। मुलुकलाई सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण अवस्थामा ल्याउन नेकपा माओवादी र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाह गर्नुभएको भूमिकाको म हार्दिक कदर गर्दछु। सम्मान्य प्रभु महोदय, अहिले हामी अत्यन्त संवेदनशील र गम्भीर दायित्वका साथ यस सम्मानित सदनमा उपस्थित भएका छौँ। नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाम्रा अग्रज नेताहरूले गर्नुभएको त्याग र समर्पणको मार्गलाई अनुसरण गर्नु मैले आफ्नो कर्तव्य ठानेको छु। यो संविधान सभाले अघिल्लो संविधान सभाबाट संविधान निर्माणका सम्बन्धमा विधिसम्मत भएका सहमतिहरूको निर्णय गरी स्वामित्व लिँदै एक वर्षभित्र संविधान निर्माणको काम सम्पन्न गर्नुपर्नेछ। 2070 मङ्सिर 4 गते सम्पन्न संविधान सभाको निर्वाचनमा नेपाली जनताले आफ्ना प्रतिनिधि मार्फत लोकतान्त्रिक संविधान निर्माण गर्ने जनादेश दिएका हुन्। आफ्नो सहभागितामा संविधान बनाउने नेपाली जनताको सो आकाङ्क्षालाई संविधान सभामा प्रयुक्त गर्न सम्पूर्ण दल एवं माननीय सभासदहरूले आत्मसात गरिसकेको मैले महसुस गरेको छु। देशको संविधान निर्वाचित जनप्रतिनिधिहरूले बनाउनु पर्दछ भन्ने विचार 2006 सालमा जनक्रान्तिका लागि आह्वान गर्दादेखि नै काङ्ग्रेसले अङ्गीकार गरेको स्मरणीय छ। त्यो दूरदर्शी, जनमुखी र प्रजातान्त्रिक कदमलाई अप्रजातान्त्रिक शक्तिहरूले सफल हुन दिएन। यसकारण मुलुकका सम्पूर्ण प्रजातन्त्रवादी शक्तिहरूले गुमेको राजनीतिक अधिकार लिन निरन्तर सङ्घर्ष गर्नु परेको इतिहास सर्वविदित छ। लोकतान्त्रिक आन्दोलनको निरन्तरताको क्रममा 12 बुझे समझदारीदेखि 2062-63 जन आन्दोलनको उपलब्धि स्वरूप आज हामी यस स्थानमा उभिएका छौँ। जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्ने जुन अवसर हामीले पाएका छौँ त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न हामी सबै सहमति सहकार्य एकता र मेल विवाहबाट सम्भव छ भन्ने मेरो दृढ विश्वास छ। सम्माननीय सभामुख महोदय, नेकपा माओवादीसँग सम्पन्न 12 बजे समझदारी र विस्तृत शान्ति सम्झौता अनुसार भएको 62-63 को जनआन्दोलनको उपलब्धि स्वरूप निर्माण गरिएको संविधान सभाको व्यवस्था गरेको सर्वविदित छ। यस सन्दर्भमा शान्ति प्रक्रियाको सफलताका लागि नेता गिरिजाप्रसाद कोइराला र सम्बद्ध सबै पक्षले निर्वाह गर्नुभएको भूमिका अविस्मरणीय छ। सम्माननीय सभामुख महोदय, नेपाली कङ्ग्रेसले सहमतिको सरकार बनाउन गरेको भगीरथ प्रयासबारे यस सम्माननीय सदनमा उपस्थित सबै माननीय सभासदहरू अवगत हुनुहुन्छ। संविधान त सहमतिको सरकार गठन गर्ने चरण गुज्रिएपछि हामी बहुमतीय सरकार गठनको चरणमा प्रवेश गरेका छौँ। बहुमतीय भए पनि हामी संविधान सभामा प्रतिनिधित्व भएका दलहरूको अधिकतम सहमतिको सरकार निर्माण गर्न चाहन्छौँ। हाम्रो प्रतिबद्धता अनुसार 1 वर्षभित्रै संविधान सभाबाट संविधान जारी गर्ने सुनिश्चितासहित विकास समृद्धि र सबल राष्ट्र निर्माणका लागि स्थिर सरकार आवश्यक छ। आर्थिक प्रगति एवं समृद्धि हासिल गरी देशको गरिबी र पछौटेपनको समस्या हल गर्नु हाम्रो सबैभन्दा ठुलो चुनौती हो। यसको लागि देशको मानव शक्ति र प्राकृतिक सम्पदालाई उपयोग गरी उच्च आर्थिक वृद्धि दर हासिल गर्न अत्यावश्यक छ। मेरो नेतृत्वको सरकारले यसको लागि आन्तरिक पुँजी एवं बाह्य लगानी समेतलाई प्रोत्साहित गर्नेछ। कृषिको विविधीकरण र व्यवसायीकरण, अपार जल सम्पदाको उपयोग, पर्यटन र औद्योगिक विकासबाट देशभित्र आर्थिक अवसरहरूको सृजना गरी बेरोजगारी र गरिबीको समस्या निराकरण गर्नेतर्फ सरकार प्रयत्नशील रहनेछ। यसको लागि म भारत तथा चीन जस्ता महान छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय समुदाय जसको उदारतापूर्ण आर्थिक सहयोग हामीले प्राप्त गर्दै आएका छौँ को निरन्तरता निरन्तर सहयोग वृद्धि समेत अपेक्षा गरेको छु। सुशासन आज सबैको चाहना हो। यसका लागि विधिको शासनको सुनिश्चितताको साथै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ र प्रशासन यन्त्रमा जवाबदेहिता र पारदर्शिता विकसित गरिनेछ। प्रधानमन्त्री पदमा निर्वाचित भएमा मेरो नेतृत्वमा बन्ने सरकारको मुख्य प्राथमिकता निम्न अनुसार रहनेछन्। शान्ति प्रक्रियाका सन्दर्भमा विगतमा भएका समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै बाँकी रहेका कामहरू सम्पन्न गर्ने, 1 वर्षभित्रै संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न सहयोग पुर्याउने, 6 महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने, आर्थिक समृद्धि र सामाजिक न्यायका पक्षमा साझा सहमति निर्माण गर्ने, महँगी नियन्त्रण गर्ने, बन्द चक्काजाम र हडताललाई निरुत्साहित गर्ने, द्वन्द पीडितलाई राहत पुर्याउने, शान्ति सुरक्षा कायम गर्दै दिल्लीको शासनको सुनिश्चितता कायम गर्ने, स्वदेशी तथा वैदेशिक लगानीको वातावरण निर्माणमा सुधार ल्याउने, भौतिक पूर्वाधार र सामाजिक सेवाका संरचनाहरूको निर्माणलाई गति दिने छिमेकी मुलुकहरू भारत चीन तथा अन्य मित्र राष्ट्रहरूको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउँदै वैदेशिक सम्बन्ध सञ्चालन र विस्तारका निम्ति राजनीतिक सहमतिको वातावरण निर्माण गर्ने राजनीतिक दलहरू बीच निरन्तर संवाद र एकता सहमति र सहकार्यको भावना साथ अघि बढाउने अथवा उक्त उद्देश्य अनुरूप बन्ने सरकारलाई अधिकतम सहमतिको सरकारका रूपमा निर्माण र सञ्चालनका लागि पार्टी नेतृत्वले देखाएको समर्थन र सहयोगका निम्ति म आभार व्यक्त गर्दछु। यसका साथै अन्य राजनीतिक दल र दलका मान्य सभासद मित्रहरूलाई पनि नेपाल र नेपालीको भाग्य निर्धारण गर्ने संविधान निर्माणको यो ऐतिहासिक जिम्मेदारी निर्वाह गर्ने काममा सहयोग पुर्याउन मेरो उम्मेदवारीका पक्षमा समर्थनका निम्ति हार्दिक अनुरोध गर्दछु। जय नेपाल। अब उक्त उम्मेदवारीको सूचना प्रस्तावक रहनुभएका मान्य श्री रामचन्द्र पौडेललाई संविधान सभा व्यवस्थापिका संसदको कार्य सञ्चालन नियावली 2065 नियम 7 को उपनियम 4 बमोजिम उम्मेदवारीको प्रस्तावको समर्थन गर्नु अनुमति दिन्छु। सभामुख महोदय, आज म यो रुस्तममा नेपालको प्रधानमन्त्री पदमा नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता प्रस्तावित गर्नको लागि उपस्थित भएको छु। सभामुख महोदय, सुशील कोइराला नेपालको राजनीतिक इतिहासमा एउटा अत्यन्त निष्ठावान व्यक्तित्वको रूपमा हामी सबैले चिनेका छौँ र उहाँ थोरै बोल्ने धेरै काम गर्ने मान्छे हुनुहुन्छ र उहाँ धेरै लामो तर्क र धेरै लामो वक्तव्यबाजीमा विश्वास गर्नुहुन्न। मलाई यस घडीमा एउटा सम्झना छ, बिपी कोइरालाले एकपटक भन्नुभएको थियो, गणेश मानजी मसँग तर्कमा त्यति सफल हुनुहुन्न तर उहाँले भनेको कुरा चाहिँ उहाँले भनेको पुग्छ, उहाँले जे भन्नुहुन्थ्यो त्यो पुग्थ्यो। अर्थात् गणेश मानजी सारभूत कुरा भन्नुहुन्छ, त्यस्तै सारभूत कुरा बोल्ने र सारभूत काम गर्ने एउटा व्यक्तित्वको रूपमा सुशील कोइरालालाई हामीले चिनेका छौँ र उहाँले निश्चय नै पनि यो मुलुकको उन्नतिको लागि, यो मुलुकलाई निकास दिनको लागि र यो मुलुकलाई एउटा सिस्टम दिनको लागि, एउटा व्यवस्था प्रदान गर्नको लागि यो संविधान निर्माण सम्पन्न गर्न र मुलुकको उन्नतिलाई अगाडि बढाउने दिशामा ठोस आधारशिलाहरू खडा गर्न उहाँले ठुलो योगदान दिनुहुनेछ भनेर म उहाँको उम्मेदवारीको प्रस्ताव प्रस्तुत गर्न उपस्थित भएको छु। सभामुख महोदय, सुशील कोइराला एउटा व्यक्ति मात्र होइन, नेपालको राजनीतिक आन्दोलनको, नेपालको प्रजातान्त्रिक आन्दोलनको र नेपालको लामो सङ्घर्षको पर्याय बनेको नेपाली काङ्ग्रेसको प्रतिनिधि पनि हुनुहुन्छ र नेपाली काङ्ग्रेसको रूप सुशील कोइरालाले नेपाली काङ्ग्रेसले जनताका सामु प्रस्तुत गरेका घोषणा, नेपाली काङ्ग्रेसले जनताका सामुले गरेको वाचा कबुल र प्रतिबद्धतालाई पूरा गर्ने समेत अभिभारा लिनुभएको छ र अहिलेको जनमत, अहिलेको आम निर्वाचनले जुन एउटा सन्देश दिएको छ त्यसको प्रतिनिधिको रूपमा आज सुशील कोइराला हुनुहुन्छ र उहाँले नेपाली काङ्ग्रेसको घोषणा पत्र अनुसार निश्चय नै पनि यो मुलुकमा प्रधानमन्त्रीको अभिभार लिएर काम गर्ने अवसर पाएको अवस्थामा उहाँले मुलुकलाई कृषि क्रान्ति गरेर पार्टीको घोषणाले स्पष्ट भनेको छ, कृषि क्रान्ति गरेर पर्यटनको विस्तार गरेर र जलस्रोतको विकास गरेर यो मुलुकलाई विकासको बाटोमा अगाडि खनिलो रूपले अगाडि बढाउने र अहिले भर्खरै उहाँले व्यक्त गर्नुभएको एक वर्षभित्रमा त्यसमा हाम्रो घोषणामा पनि प्रस्ताव छ, एक वर्षभित्रमा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने काममा यो सदनलाई, व्यवस्थापिका संसद संविधान सभालाई सहयोग पुर्याउने काममा पनि उहाँबाट हामीले ठुलो योगदान, उहाँले ठुलो सहयोग हामीले पाउनेछौँ। र सभामुख महोदय, यही सिलसिलामा अहिले भर्खरै मलाई खटिरहेको एउटा कुरा छ, यहाँ सिस्टम हामीले कस्तो बनाइराखेका छौँ यसबारेमा अलिकति हामीले आत्मनिरीक्षण गर्नुपर्ने जरुरी देखा परेको छ। सिस्टम हामीले के बनायौँ, एउटा संसारमा एउटा लोकतान्त्रिक सिस्टम, लोकतान्त्रिक परम्परा, संसदीय प्रणाली र मान्यता 400 वर्षदेखि 200, 300, 400 वर्ष जुन सहज रूपले एउटा पद्धति अन्तर्गत राष्ट्रले विकास पाउँछ, समाजले बाटो पाउँछ, त्यो पद्धतिमा हामीले नयाँ नयाँ पद्धतिहरू थप्ने, परिवर्तनको नाममा, नवीनताको नाममा जे पुरा प्रयोगहरू हामीले यहाँ गरिरहेका छौँ त्यसले गर्दा अप्ठ्यारो हामीले भोग्यौँ र धेरै टाढा जानु पर्दैन। हामीले नयाँ नयाँ प्रयोग गर्छौँ भन्दाखेरिमा हामीले संविधान सभा बनेर पनि संविधान सभाले 4 वर्षसम्म, यही सदनले 7-7 महिनासम्म सरकार दिन सकेन र अहिले पनि भर्खरै यदि एउटा लोकतान्त्रिक प्रचलन, लोकतान्त्रिक मान्यता मूल्य, संसदीय परिपाटी र पद्धतिलाई हामीले चाहिँ नि स्वीकारेर हामी त्यसमा कम्प्लेक्स नराखिकन, कुनै सङ्कोच र कुनै हिंता बोध नराखिकन हामीले त्यसलाई ग्रहण गर्न सकेको भए आज चुनाव भएको कति दिन भयो, त्यो चुनाव 4 गते, मङ्सिर 4 गतेको चुनाव, त्यसको रिजल्ट आएको हप्ता दिनभित्र देशले सरकार पाउँथ्यो र हप्ता दिनभित्र देशले निकास पाउँथ्यो, अतीतमा त्यो भएको थियो। तर हामीले नयाँको नाउँमा, परिवर्तनको नाउँमा के गर्यौँ यसको समीक्षा गर्नुपर्ने छ आज। र अब हामी यो संविधान सभा, हामी देशलाई संविधान दिन भनेर बसेको छौँ र यो भनेको देशलाई एउटा व्यवस्था दिने हो। हामी कस्तो व्यवस्था दिन्छौँ, मुलुकलाई अलमलमा पार्ने व्यवस्था दिन्छौँ कि मुलुकलाई सधैँ डेडलक क्रिएट गराउने व्यवस्था दिन्छौँ कि अथवा मुलुकलाई विकास दिने, प्रगति दिने व्यवस्था दिन्छौँ? भन्दा त हामी के भन्छौँ, प्रगति। भन्दा त हामी के भन्छौँ, रूपान्तरण। भन्दा त हामी भन्छौँ अग्रगमन। तर अग्रगमन भन्दै भन्दै गर्दा हामी कहाँ पुगेका छौँ, आज एकपटक राम्रोसँग हामी छातीमा हात राखेर रा, सबैले आत्मनिरीक्षण गर्नु जरुरी भएको छ। त्यसो भएको हुनाले म आज यो प्रस्ताव प्रस्तुत गर्दै गर्दा म यतापट्टि पनि, किनभने आज संविधान बनाउन भनेर हामी उभिएका छौँ, संविधान बनाउन सहयोग गर्ने एउटा सरकारको निर्माण गर्न हामीहरू चाहिँ आज यहाँ उपस्थित छौँ, यतापट्टि पनि हामीले सोच्यौँ भने देशले निकास पाउनेछ, मुलुकले निकास पाउनेछ भन्ने मैले विश्वास गरेको छु। र आजको दिनमा धेरै लामो कुरा अब म भन्न पनि गइरहेको छैन, संक्षेपमा मैले आफ्ना कुराहरू राखेको छु र यी कुराहरूमाथि पछि बहस हुनेछन् र यसमाथि आफ्ना तर्कहरू चाहिँ हामी राख्नेछौँ। तर अहिले म यति मात्रै भन्न चाहन्छु कि एउटा अत्यन्त इमान्दार र निष्ठावान व्यक्तिलाई आज हामी यो सदनबाट देशको प्रधानमन्त्री चयन गर्नेको लागि हामी चाहिँ प्रस्तुत भएका छौँ। त्यसको लागि यो प्रस्ताव लिएर म उपस्थित भएको छु र यसमा सबै सदनको एउटा सम्मति व्यक्त भएको अवस्था छ र लगभग यो राष्ट्रपतिले दिएको सहमतिको समय कटेता पनि फेरि पनि एउटा सहमतिबाटै हामी एउटा प्रधानमन्त्री यो देशलाई दिँदैछौँ आज भन्ने मलाई त्यो विश्वास भइरहेको अवस्था छ र निर्विरोध रूपमा नाम प्रधानमन्त्रीका लागि प्रस्तुत छ, यो प्रस्ताव यहाँ प्रस्तुत छ र यो परिस्थिति निर्माण गर्नमा यो सदनमा उपस्थित राजनीतिक दलहरू विशेष गरिकन अब नेपाली काङ्ग्रेसले जो प्रस्ताव प्रस्तुत गरेको छ त्यसको लागि चाहिँ नि दोस्रो पार्टी नेकपा एमाले लगायतका सबै राजनीतिक दलहरूको जुन भूमिका रहेको छ र जुन सहज वातावरणमा आज हामीले देशलाई प्रधानमन्त्री दिन गइरहेका छौँ त्यसका निमित्त म सम्पूर्ण माननीय सदस्यहरूलाई विशेष गरिकन नेकपा एमाले र अन्य राजनीतिक दल जति पनि हामी यहाँ उपस्थित छौँ र उहाँ सबैलाई म धन्यवाद दिन चाहन्छु। नेकपा एमाले, माओवादी पार्टी, प्रजातन्त्र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत मधेसी दलहरू र जति पनि यहाँका राजनीतिक दलहरू हुनुहुन्छ उहाँहरू सबैलाई नै म विशेष नेपाली काङ्ग्रेसको तर्फबाट धन्यवाद पनि दिन चाहन्छु यो अवस्थामा र यस अवस्थामा सम्पूर्णलाई धन्यवाद दिँदै म यो एउटा प्रस्ताव यहाँ चाहिँ प्रस्तुत गर्न गइरहेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदयको अनुमतिले नेपालको अन्तरिम संविधान 2063 धारा 38 उपधारा 2 बमोजिम माननीय सदस्य श्री सुशील कोइरालाले आफूलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी दिनुभएको उम्मेदवारीको सूचनाको समर्थन गर्दछु। धन्यवाद। अब उक्त उम्मेदवारीको सूचनाका समर्थक मान्य श्री केपी शर्मा ओलीलाई उक्त उम्मेदवारीको प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, एउटा विशेष परिस्थितिमा हामी एउटा गम्भीर, अत्यन्त गम्भीर र महत्त्वपूर्ण काम सम्पन्न गर्न गइरहेको अर्थात् देशलाई एउटा भयावह स्थिति पार गरेर फेरि दलीय सरकारमा फर्काउने, दलीय सरकार गठन गर्ने, लोकतान्त्रिक प्रणालीका मूल्य मान्यताहरू स्थापित गर्ने एउटा गहन प्रक्रियाको सन्दर्भमा यति बेला यहाँ उभिएको छु र सन्दर्भ प्रधानमन्त्री निर्वाचनको छ। नेपाली कङ्ग्रेसका सभापति, संसदीय दलका नेता सुशील कोइरालाजी प्रधानमन्त्री पदमा उम्मेदवार हुनुभएको छ र उहाँले आफ्नो उम्मेदवारीको सूचना यस सदन समक्ष दिइसक्नु भएको छ। प्रस्तावक माननीय आफ्नो प्रस्तावको औचित्य पनि राखिसक्नु भएको छ। यति बेला सम्भवत मैले समर्थन गर्छु भन्ने मात्रै पनि पुग्थ्यो होला, तर खुदै प्रस्तावको सूचना दिने मान्यज्यूले केही कुराहरू राखेर नै आफ्नो प्रस्तावको सूचना दिनुभएको छ र प्रस्तावक मान्यले पनि केही बताउनु भएको छ। हामी सबैलाई थाहा छ उहाँहरू एउटै पार्टीका सभापति र उपसभापति हुनुहुन्छ। म नेकपा एमालेको तर्फबाट समर्थकको रूपमा यहाँ उभिएको छु। नेकपा एमाले किन समर्थन गर्छ भन्ने कुरा अलिकति यस प्रसङ्गमा राख्नु वाञ्छनीय हुन्छ। यो कुरा देशले थाहा पाउनुपर्छ, जनताले थाहा पाउनुपर्छ र यस सम्मानित हाउसले सबभन्दा पहिले थाहा पाउनुपर्छ। सम्मानित हाउसले थाहा पाउनका निम्ति म देशले थाहा पाउन, जनताले थाहा पाउन के का निम्ति हामी समर्थन गर्दैछौँ, समर्थनका पछाडिका हाम्रा उद्देश्यहरू के हुन्, यी समेत कुराहरू मैले केही राख्नुपर्ने भएको हुनाले सम्मान्य सभामुख महोदय म केही संक्षिप्तमा विचारहरू प्रस्तुत गर्न चाहन्छु। हामी सबैलाई थाहा छ हामी एउटा अत्यन्तै गम्भीर, अत्यन्तै जटिल र भयावह प्रकारको स्थितिबाट गुज्रिएर आएका छौँ। आज हामीसँग संविधान सभा छ, आज हामीसँग व्यवस्थापिका संसद छ। यो अत्यन्त खुसीको कुरा हो कि हामीले फेरि यस स्थितिमा देशलाई ल्याउन सकेका छौँ। यो अत्यन्त खुसीको कुरा हो र नेपालको लोकतान्त्रिक आन्दोलनको सफलताको कुरा हो कि हामीले फेरि देशलाई बाटोमा फर्काएका छौँ, ट्र्याकमा फर्काएका छौँ, जुन देश एक ढङ्गले भन्ने हो भने भयानक राजनीतिक सङ्कट, भयानक संवैधानिक सङ्कटमा फसेको थियो। जटिल राजनीतिक सङ्कट छ, त्यस राजनीतिक सङ्कटलाई समाधान दिने संवैधानिक प्रावधान थिएन। संविधानका अगाडि अकल्पनीय परिस्थिति उत्पन्न हुन गयो। संविधान नबनाइकन संविधान सभा असफल हुन्छ, व्यवस्थापिका संसद असफल हुन्छ, ती समाप्त हुन्छन्, जनताको सर्वोच्च निकाय हुँदैन, संवैधानिक सङ्कट कुनै आउँदा संविधान संशोधन गर्ने निकाय छैन, त्यस प्रकारको एउटा भयावह स्थिति। त्यस्तो राजनीतिक सङ्कट आयो भने संविधानले, संवैधानिक सङ्कट आयो भने राजनीतिक सर्वोच्च निकायले समाधान दिने दुइटै बाटो अवरुद्ध भए। देश यस्तो हालतमा गयो, राजनीतिले बाटो दिन सक्दैन। राजनीतिलाई बाटो देखाउनका लागि जनप्रतिनिधिहरूको सर्वोच्च संस्था, अधिकार प्राप्त संस्था छैन। त्यस्तो अवस्थामा हामी पुग्यौँ र त्यसलाई निकास दिने कुनै संवैधानिक बाटो पनि छैन। राज्यका विभिन्न अङ्गहरू, संवैधानिक अङ्गहरू असफल हुँदै, झर्दै, समाप्त हुँदै, टुङ्गिँदै गए। मैले थुप्रै ठाउँमा भन्ने गर्छु, स्वस्तानी व्रत कथामा सतीदेवीका अङ्ग झरे जस्तै राज्यका संवैधानिक र अन्य अङ्गहरू झर्दै गए। निर्वाचित निकाय छैन, निर्वाचित निकाय बनाउनका लागि निर्वाचन गरौँ, निर्वाचन आयोग पनि छैन। त्यस्तो अवस्थामा आयोग सर्वोच्च अदालतमा पाँचजना न्यायाधीश रहने स्थिति भयो र त्यो समाप्त हुने बाटोमा गयो। अरू संवैधानिक अङ्गहरूको अभाव हुने स्थितिमा गयो। तिनीहरूलाई तयार गर्नका लागि जनप्रतिनिधि संस्था छैन। त्यसलाई तयार गर्न संविधानले बाटो दिन सक्दैन, किनभने संविधानका अगाडि अत्यन्तै अकल्पनीय खालको परिस्थिति आयो। हामी एउटा त्योभन्दा अगाडिदेखि हामीले विभिन्न प्रकारका सङ्घर्ष लोकतन्त्रका लागि गर्नु पर्यो। प्रवक्ता साथीहरूले आफ्नो ढाँचामा आफ्ना भाषा शैलीमा केही कुराहरू राख्नुभयो। हामीले लामो समयदेखि सङ्घर्ष गर्यौँ, पछिल्लो अवधिमा आएर फेरि हाम्रा अधिकारहरू खोसिने, देश कहिले कुन प्रकारका विचारहरू, कहिले कुन प्रकारका विचारहरू, खास गरी लोकतान्त्रिक मूल्य मान्यताभन्दा अतिवाद आधारित विचारहरू, विभिन्न प्रकारका विचारहरू आए जसले गर्दा देश विभिन्न नाममा आक्रान्त। त्यस्तो अवस्थामा देशलाई मुक्त गर्नका निम्ति म एक दशक वा त्योभन्दा केही अगाडिदेखिका कुराहरू गर्दैछु। त्यति बेला नेपालका राजनीतिक दलहरू, प्रमुख राजनीतिक दल लगायत सात दलले शान्तिपूर्ण आन्दोलन सुरु गरे। लोकतान्त्रिक मूल्य मान्यताको राजनीतितर्फ देशलाई डोर्याउनका लागि विभिन्न प्रयासहरू गरे। त्यस अन्तर्गत विभिन्न विचार प्रवृत्तिहरूसँग कुराकानी भए, वार्ता भए, सङ्घर्ष पनि भए। ती सबैको निचोडमा देश जे होस् शान्तितर्फ, लोकतन्त्रतर्फ उन्मुख हुँदै जाने एउटा सिलसिला छ। सात दलको आन्दोलनलाई सफल बनाउन, लोकतान्त्रिक बाटोमा देशलाई फर्काउन, तानाशाही राजतन्त्रात्मक प्रणालीलाई फ्याँक्न, लोकतान्त्रिक गणतन्त्र देशमा स्थापित गर्न जरुरी थियो र त्यस उद्देश्य अन्तर्गत जुन कामहरू अगाडि बढे त्यसका निम्ति 12 बजे समझदारीदेखि लिएर 62-63 को शान्तिपूर्ण जनआन्दोलन, त्यसपछि त्यसको सफलता बृहत शान्ति सम्झौता जस्ता माध्यमहरूबाट हामी अगाडि बढ्दै गयौँ। फेरि पनि एकपल्ट एउटा भयावह स्थितिमा त्यसका बावजुद, त्यो सफलताका बावजुद गणतन्त्र राजतन्त्रलाई विदा गरेर गणतन्त्र ल्याएपछि पनि हामी जनप्रतिनिधि संस्थाहरू विहीन अवस्थामा पुग्यौँ र सङ्कटयुक्त अवस्थामा, संवैधानिक सङ्कट, राजनीतिक सङ्कटको अवस्थामा पुग्यौँ। आज देश ती सङ्कटहरूबाट उच्चस्तरीय राजनीतिक संयन्त्र बन्यो, त्यसले एउटा चुनावी सरकारको गठन गर्यो। म यति बेला सबैलाई धन्यवाद दिन चाहन्छु, उच्च स्तरीय राजनीतिक संयन्त्र समिति, त्यसले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ। प्रमुख राजनीतिक दलहरूले जो त्यसमा सहभागी र त्यसै गरेर चुनावी सरकारले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ, योगदान पुर्याएको छ, निर्वाचन आयोग अरू र आम रूपमा नेपाली जनताले महत्त्वपूर्ण भूमिका खेलेका छन् र आज हामी यस ठाउँमा पुगेका छौँ जहाँ हामी ढुक्कले भन्न सक्दछौँ अब हामीसँग जनप्रतिनिधि संस्था छ। 80% जनताले मतदान गरेर बनाएको यो संस्था छ, संसद छ, संविधान सभा छ, व्यवस्थापिका संसद छ। अब हामीलाई संवैधानिक सङ्कट पर्छ भने हामी संविधान संशोधन गर्न सक्दछौँ, संविधान निर्माण गर्नका लागि संविधान सभा छ हामीसँग, संशोधन गर्न परे, संवैधानिक सङ्कट आए, हामीसँग संस्था छ त्यसलाई संशोधन गर्ने, कानुन आवश्यक परे निर्णय गर्ने संस्था छ, अब कुनै बाधा अडचन फुकाउने आदेश जारी गरिरहनु पर्दैन, बाधा अडचन फुकाउने यो सर्वोच्च जनताले बल दिएर पठाएको, अधिकार दिएर पठाएको संस्था छ। त्यस आज एउटा ढुक्कको स्थितिमा छौँ। यही ढुक्कको स्थितिमा प्रधानमन्त्री निर्वाचन गर्ने, फेरि लोकतान्त्रिक ढाँचाले जनप्रतिनिधिहरूका तर्फबाट राजनीतिक दलहरूको सरकार गठन गर्ने त्यस बिन्दुमा आइपुगेका छौँ। र यस बिन्दुमा आइपुगेर सरकार गठन गरिरहँदा हामीले गरेका सङ्घर्षहरू, हामीले गरेका बलिदानहरू, ती कुराहरूलाई सम्मान गरेर जान सक्ने, अघि प्रस्तावको सूचना दिँदा सुशीलजीले थुप्रै अग्रणी नेताहरूको नाम लिनुभयो, म सबै नेताहरूलाई आदर साथ स्मरण गर्न चाहन्छु। हामीले नाम सम्झिएका नसम्झिएका ज्ञात अज्ञात सबै अग्रज योद्धा शहीदहरू, हाम्रा पूर्वजहरू सबैप्रति अत्यन्त सम्मान र त्यसै गरेर श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। त्यस इतिहासलाई सम्मान गर्न आज हामी, त्यस बलिदानलाई सम्मान गर्न आज हामी, उहाँहरूका सपनाहरू साकार पार्ने उद्देश्यका साथ आज हामी यस ठाउँमा आइपुगेका छौँ र यहाँ नयाँ सरकार, दलीय सरकार दिन गइरहेका छौँ। नेकपा एमाले त्यस अर्थमा नेपाली कङ्ग्रेसका सभापति दलका नेता माननीय सुशील कोइरालाजीलाई समर्थन गर्न भएको हो। यस बीचमा हामीले केही कुराहरू उठायौँ, देशले आज थाहा पाउनु पर्दछ। मैले केही दिन अगाडि मात्र यसै रोस्टममा उभिए संवैधानिक, राजनैतिक र नैतिक प्रश्नहरूका कुराहरू उठाएको थिएँ। नयाँ संविधान सभाले राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन गर्न पाउनुपर्छ, नयाँ संविधान सभाले संविधान सभाका अध्यक्ष उपाध्यक्ष निर्वाचन गर्न पाउनुपर्छ, यो संवैधानिक व्यवस्था हो। मैले त्यति बेलै व्याख्या गरेको छु, त्यसलाई म दोहोऱ्याउन चाहन्न। त्यो कुरा जायज हो र मैले अर्को शब्द पनि भनेको थिएँ कि यस संविधान सभा वा व्यवस्थापिका संसदले राष्ट्रपति उपराष्ट्रपतिलाई यो नयाँ सार्वभौमसत्ता सम्पन्न संविधान सभा हो, व्यवस्थापिका संसद हो, त्यसकारण जुनसुकै रूपमा पनि त्यसले आफ्नो राष्ट्रपति उपराष्ट्रपति चिन्न पाउनु पर्दछ। मैले त्यस बेला भनेको थिएँ कुन पार्टी र कुन व्यक्ति भन्ने हाम्रो लडाईँ होइन, हामी मूल्य मान्यताका कुरा गरिरहेका छौँ, लोकतान्त्रिक मूल्य मान्यताका कुरा गरिरहेका छौँ र हामीले राजनीति उद्देश्य केन्द्रित हुन्छ, राजनीति आदर्श केन्द्रित हुन्छ, राजनीति हामी कहाँ जाने हो गन्तव्य केन्द्रित हुन्छ, तर पनि राजनीतिमा फेरि एक्लैले राजनीति चल्दैन र राजनीतिमा उद्देश्यहरू, ठुला उद्देश्यहरू, महान उद्देश्यहरूतर्फ फर्किएर, केन्द्रित भएर, अगाडितर्फ फर्किएर कतिपय कुराहरूमा सहमति पनि खोज्नु पर्दछ, सहमतिका साथ अगाडि जान तयार हुनु पर्दछ। आज मुख्य कुरा संविधान निर्माणको कुरा हो। नेपाली जनताले यद्यपि संविधान सभामा, संविधान सभाको समय 4 वर्षको लागि छ संवैधानिक हिसाबले, तर नेपाली जनताले छिटोभन्दा छिटो संविधान चाहेका छन् र हामीले 4 वर्ष संविधानका सन्दर्भमा अघिल्लो संविधान सभामा पनि काम गरिसकेका छौँ। नेपाली जनता 1 वर्षभित्र संविधान चाहन्छ र त्यही कुरा हामीहरूले कबुल पनि गरेका छौँ कि हामी 1 वर्षभित्र नयाँ संविधान दिन्छौँ। हाम्रो 1 वर्षभित्र नयाँ संविधान, लोकतान्त्रिक संविधान, शान्तिलाई प्रत्याभूत गर्ने संविधान दिने अभिलाषा, असमानता र विभेद अन्त्य गर्ने संविधान दिने अभिलाषा र 1 वर्षभित्र राष्ट्रिय एकताको संविधान र देशलाई समृद्धितर्फ उन्मुख गराएर लिएर जाने बाटो दिने संविधान, त्यो बनाउने हाम्रो उत्कट अभिलाषा। जनताले बनाएको, जनताका प्रतिनिधिले बनाएको, जनताका प्रतिनिधि संस्थाले बनाएको, आधिकारिक संस्थाबाट हामीले जनताका प्रतिनिधित्वबाट निर्माण गरेको संविधान लिएर एक वर्षभित्र नेपाली जनतालाई संविधान युक्त बनाउने हाम्रो अभिलाषा, त्यस अभिलाषालाई केन्द्र भागमा राखेर, त्यस अभिलाषालाई मुख्य विषय बनाएर हामीले कतिपय कुरामा सहमतिका बिन्दुहरू खोजेर राष्ट्रपति उपराष्ट्रपतिको प्रश्नलाई अनुमोदनको तहमा राखेर, ताकि संविधान सभा व्यवस्थापिका संसदले चिन्न सकोस्, त्यस तहमा राखेर हामीले सहमति गरेका छौँ र संविधान बनाउने, एक वर्षभित्र बनाउने शर्तमा हामीले अनुमोदन गर्ने सहमतिका साथ अगाडि बढेका छौँ। अब एकातिर संविधान बनाउने प्रश्न छ, नेपाली जनता आम जनताको अपेक्षा अनुसारको संविधान, त्यसै गरी यस व्यवस्थापिका संसदले वास्तवमा सुशासन दिन सक्नु पर्दछ, वास्तवमा शान्ति सुव्यवस्था दिन सक्नु पर्दछ, वास्तवमा सुन्दै आइएको तर व्यवहारमा सुन्ने सहनशीलता भएको छैन। अब बन्ने सरकार भ्रष्टाचारको सम्बन्धमा सुन्ने सहनशीलता वा बिल्कुलै सहनशीलता छैन, भ्रष्टाचार नियन्त्रण त्यसमा कुनै मुलाइजा हुन सक्दैन, कुनै सम्झौता हुन सक्दैन। नेकपा एमाले शान्ति सुव्यवस्थाका निम्ति, कानुनी राजका निम्ति, भ्रष्टाचार नियन्त्रणका निम्ति, स्वच्छ सरकार सञ्चालनका निम्ति योग्य मान्छे त्यहाँ पठाउने र योग्य मान्छेहरूद्वारा जनतालाई राहत सहुलियत दिने कामका साथ अगाडि बढ्ने कुराका निम्ति हामीले यो काम गरेका हौँ। यति बेला हाम्रा अगाडि लोकतन्त्रलाई संस्थागत गर्नु छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु छ, हामीले त्यसलाई सुदृढ गर्नु छ, त्यसलाई के हो भनेर नमुनाको ढङ्गले देखाउनु पर्नेछ। एक्काइसौँ शताब्दीको दोस्रो दशकमा हामीसँग दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो र हामी गफमा मात्रै अल्म लिएर समय खेर पाल्न सक्दैनौँ। हामीले वास्तवमा लोकतन्त्रका मूल्य मान्यताहरू, वास्तवमा आधुनिक समाजका मूल्य मान्यताहरू, कानुनी राजका अवधारणाहरू, यी कुराहरूलाई व्यवहारमा स्थापित गर्नुपर्दछ र लोकतन्त्रतर्फ हामी जाँदा जनतालाई राहत सहुलियत पुर्याउने कुरादेखि लिएर तमाम काम गर्नुपर्दछ। अब बन्ने मन्त्री परिषद कस्तो हुनुपर्दछ, अलिकति कस्तो, हामी पूर्ण रूपमा समर्थन गरिरहेका छौँ नेपाली कङ्ग्रेसलाई, नेपाली कङ्ग्रेस केही सिटले भए पनि प्रमुख पार्टीको रूपमा छ, पूर्ण रूपमा समर्थन। नेपाली कङ्ग्रेसका नेता सभापति सुशील कोइरालाजीलाई प्रधानमन्त्रीको रूपमा पूर्ण समर्थन र हाम्रो साथ सहयोग पूरा रूपमा रहन्छ सबै राम्रा कामहरूका लागि। र हामी अपेक्षा गर्दछौँ आजको आवश्यकता अनुसार हाम्रा जनताका आकाङ्क्षाहरू के छन्, उद्देश्यहरू के हुन्, हामी जानुपर्ने कता हो, त्यस काममा उहाँले प्रधानमन्त्रीको रूपमा देशलाई संविधान निर्माणदेखि लिएर सरकार गठन सञ्चालनका कुराहरूमा उपयुक्त ढङ्गले नेतृत्व गर्नुहुनेछ, जहाँबाट लोकतन्त्रको छवि उज्यालिनेछ, जहाँबाट लोकतन्त्र उपयुक्त ढङ्गले परिभाषित हुनेछ। नेकपा एमाले यी उद्देश्यहरूमा, जनताका यी अपेक्षाहरू र हाम्रा यी उद्देश्यहरूमा केन्द्रित भएर नै यसरी समर्थन गरिरहेको छ। तर अलिकति म के सुझाव यति बेला दिन चाहन्छु भने, ठुलो उत्तरियो लौरो बिर्सियो भयो भने यो दलीय व्यवस्था हो र यो सदन सजग सदन हो भन्ने कुरा म हामी सबैले स्मरण गरौँ भन्ने चाहन्छु। यति बेला यदि म आफ्नो दलको तर्फबाट भनिरहेको छु हामी दलीय स्वार्थलाई केन्द्र भागमा राखेर चलिरहेका छैनौँ होइन भने यसरी जाँदैनथ्यौँ होला। हामी दलीय स्वार्थलाई केन्द्र भागमा होइन देशको हितलाई जनताका आकाङ्क्षाहरूलाई हाम्रा उद्देश्यहरूलाई केन्द्र भागमा राखेर चलेका छौँ र म देशले सुन्ने गरी भनिरहेको छु हामी त्यसै गरी चल्छौँ। तर ती उद्देश्यहरू ती अपेक्षाहरूभन्दा दलीय स्वार्थ अगाडि अगाडि लाग्यो भने गाउँ खानेमा कथामा भन्छ नि खोइ खोइ दाई म अगाडि जाउँ भनेर दलीय स्वार्थहरू अगाडि अगाडि लागेको देखियो भने नेकपा एमाले सरकारलाई खबरदारी पनि गर्छ यो फेरि ताली मात्रै बजाउन जान्ने भन्ने कुरा होइन। यो जनताको हितको पक्षमा देशको हितको पक्षमा लोकतन्त्रको हितको पक्षमा उभिन्छ भन्ने कुरा म अहिलेबाटै नम्र निवेदन गर्न चाहन्छु अहिलेबाटै। अब भन्ने मन्त्री परिषद देख्दा पनि मान्छेले नाक खुम्स्याउने खालको बन्न हुँदैन। अब बन्ने मन्त्री परिषदमा अपेक्षा गरिन्छ महिला सहभागिता राम्रो होस्। अब बन्ने मन्त्री परिषदमा सन्तुलन राम्रो होस्। अब बन्ने सरकार मन्त्री परिषद बन्दाखेरि पनि दलीय सन्तुलनमा कसैले कसैलाई केही भन्ने ठाउँ नरहोस्। सानो चित्त हामी नगरौँ ठुला कामका लागि अगाडि बढेका छौँ ठुला उद्देश्यमा हामी अगाडि बढेका छौँ। गहन जिम्मेवारी र अभिभारहरू छन् ती अभिभार पुरा गर्ने गरी अगाडि बढौँ म अहिले पनि आह्वान गर्छु। र अब बन्ने सरकारले खालि बलिया बाङ्गा हेर्ने होइन डिसेबलहरूलाई कसले हेर्ने सुस्त मनस्थितिलाई कसले हेर्ने कार्यकर्तालाई पोस्ने होइन जनताका हितहरूलाई ध्यान दिने जनतालाई राहत दिने पछाडि परेकालाई अगाडि ल्याउने ती कामहरूमा अहिलेको सरकार लाग्नुपर्छ। यसका निम्ति नेकपा एमाले समर्थन गरेको हो। त्यसकारण म आग्रह गर्न चाहन्छु लामो समय लिन भन्दा पनि हाम्रा आकाङ्क्षाहरू अनुरूप राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक प्रशासनिक लगायतका प्रश्नहरूमा हामीले यी कुराहरूलाई जनताका अपेक्षा र आकाङ्क्षालाई र देशको आवश्यकतालाई समयको मागलाई लोकतन्त्रका मूल्यहरूलाई सर्वोपरि राखेर हामी अगाडि बढौँ त्यो म आग्रह गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय मैले संक्षिप्तमा यो सरकार गठनको प्रसङ्गमा राख्न खोजेको कुरा यो। अब म समर्थनको प्रस्ताव प्रस्तुत गर्न सम्माननीय सभामुख महोदयको अनुमतिले नेपालको अन्तरिम संविधान 2063 धारा 38 उपधारा 2 बमोजिम माननीय सदस्य श्री सुशील कोइरालाले आफूलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी दिनुभएको उम्मेदवारीको सूचनाको समर्थन गर्दछु। धन्यवाद। अन्य सदस्यहरू के भन्नु सामान्य सभामुख महोदय अबको केही घण्टामा नै देशले एउटा नयाँ प्रधानमन्त्री पाउँदैछ। यो निश्चय पनि सम्पूर्ण राष्ट्रका लागि खुसीको कुरा हो र यो खुसीको घडीतर्फ उन्मुख भइरहेको अवस्थामा म लामो समय लिइराख्न पनि चाहन्न। पूर्ववक्ता मान्यज्यू जस्तै सकेसम्म संक्षिप्तमा नै आफ्नो कुरा राख्ने प्रयास गर्दछु। सामान्य सभामुख महोदय, सरकार निर्माणको पृष्ठभूमिमा केही सहमति र सम्झौताहरू भएको कुरा आजका सार्वजनिक सञ्चार माध्यमहरूमा आएका छन्। तर प्रधानमन्त्रीको उम्मेदवार स्वयं, प्रस्तावक महोदय र समर्थक महोदयले पनि त्यो सम्झौताका बारेमा कुनै टिप्पणी गर्नु भएन, कुनै उल्लेख गर्नु भएन र जताततै छर्लङ्ग भएको विषयबारे यो सदनलाई गुमराह गर्ने काम गर्नुभयो। त्यो राजनीतिक इमान्दारिता भएन। सरकार निर्माणको पृष्ठभूमिमा भएका सहमति सम्झौताले केही गम्भीर संवैधानिक राजनीतिक प्रश्नहरू खडा गरेको छ। म सर्वप्रथम त सम्मान्य सभामुखको तीन गतर्फ उल्लेख गर्न चाहन्छु। संविधानले प्रष्ट रूपमा संविधान सभा र व्यवस्था 601 सदस्य हुने व्यवस्था गरेको छ र जुन संविधानको धारा कोट गरेर हामी प्रधानमन्त्री त्यसले संसदमा तत्काल कायम रहेका सदस्यहरूको उल्लेख गरेको छ। सभामुख महोदय, 601 पुरा नभइकन त्यो तत्काल कायम रहेको संख्या स्वयं नै अपूर्ण रहन्छ। संविधान सभा गठन सम्बन्धी धारा 63 गले 26 मनोनित हुनुपर्ने व्यवस्था गरेको छ र आजको यो चुनाव प्रक्रियाले त्यसरी मनोनित हुने व्यक्तिहरूको अधिकारलाई कुण्ठित गरेर कमजोर बनाएको तर्फ म सम्मान्य सभामुख महोदयको ध्यान गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, सरकार निर्माणको क्रममा कायम भएको सम्झौताले फेरि एकपटक संविधानको धज्जी उडाउने, संविधान भनेको कागजको खोस्टो मात्र हो, हामी केही ठुला बडाले जे गर्यौं त्यो सबैले मान्नुपर्छ, संविधान सभा र व्यवस्थापिका संसद भनेको रबर स्ट्याम्प हो भन्ने ढङ्गबाट त्यो सम्झौताले आम नेपाली जनतालाई सशङ्कित तुल्याएको छ। सभामुख महोदय, सभामुख महोदय, त्यो सम्झौता र जुन पृष्ठभूमिमा प्रधानमन्त्रीको निर्वाचन हुन गइरहेको छ त्यसले सिङ्गो राष्ट्रलाई तदर्थवादतर्फ धकेलिदिएको छ। राष्ट्रपतिको पदमा नवीकरण गर्ने, मानव ड्राइभिङ लाइसेन्सको चाहिँ सभामुख महोदय, यो सदनमा बारम्बार आवाज उठेको छ कि ताजा जनादेश अनुसार राष्ट्रपतिको चुनाव हुनु पर्दछ। केही दिन अगाडिसम्म पनि म गल्तीमा छैन भने सम्मान्य सभामुख महोदय, यो सदनको 2/3 बहुमत राष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको थियो। तर गैर संवैधानिक ढङ्गबाट नवीकरणको आवरणमा ताजा जनादेश अनुसार राष्ट्रपतिको जुन निर्वाचन हुनुपर्ने हो, जुन संवैधानिक व्यवस्था हो, संविधानले प्रष्ट रूपमा लेखेको छ, संविधान सभाले राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन गर्दछ, त्यो अधिकार खोज्ने काम कहाँबाट, कसले त्यो अधिकार दियो? केही सीमित राजमुख महोदय, एउटा गम्भीर प्रश्न यहाँ खडा भएको छ। त्यति मात्र होइन, सिङ्गो राज्य प्रणालीलाई तदर्थ बनाऊ तदर्थ बादमा ढकेलले काम गरेको छ। राष्ट्रपतिको पद एक वर्षको लागि नवीकरण गर्ने, प्रधानमन्त्री एक वर्षको लागि। बिचरा सुशील कोइरालाजीको अब दिनगन्ती सुरु भयो अहिले लेख्ने सभामुख महोदय। त्यसरी देशले के कस्तो किसिमको सरकार प्राप्त गर्न सक्दछ? आगामी माघको पहिलो हप्ता दोस्रो हप्ता बित्दा नबित्दै आयु सकिने सरकारबाट देशले कस्तो परिवर्तनको आशा गर्ने सभामुख महोदय? जनताले चार वर्षको निमित्त यो संसदलाई संविधान सभालाई निर्वाचित गराएर पठाएको अवस्थामा एक वर्षको मात्र आयु तोक्ने अधिकार कुन संविधानले दियो? कुन नैतिकताले दियो? कुन राजनैतिकता दियो? सम्मान्य सभामुख महोदय, यो गम्भीर संवैधानिक प्रश्न खडा भएको छ। त्यति मात्र होइन, म देखिराखेको छु हाम्रो उतापट्टि एमालेको अग्रपङ्क्तिमा रहनुभएका सुभाष देवाङजीलाई मेरो अग्रिम शुभकामना छ। तर उहाँको पनि आयु एक वर्षलाई तोकिया छ। यो कहाँको नैतिकता र संवैधानिक हैसियत हो सभामुख महोदय? जबकि सभासद र व्यवस्थापिका संसदको सदस्यको कार्यकाल चार वर्षको हुनेछ र सभामुख पनि एकपटक निर्वाचित भएपछि अन्यथा भएमा बाहेक चार वर्षसम्म बहाल रहन पाउनेमा यो अपवित्र गठबन्धनद्वारा सभामुख महोदय त्यसलाई त्यो संवैधानिक व्यवस्थालाई पनि कुण्ठित गरिएको छ। प्रधानमन्त्री एक वर्ष, राष्ट्रपति एक वर्ष र सभामुख पनि एक वर्ष। सिङ्गो देशलाई तदर्थवादतर्फ धकेल्ने जुन प्रयास भएको छ सम्मान्य सभामुख महोदय, यसले गम्भीर संवैधानिक सङ्कटतर्फ देशलाई धकेलिरहेको छ। त्यसै गरी सम्मान्य सभामुख महोदय, संविधान नै निर्माण नगरिकन मृत्युवरण गरेको संविधान सभाको स्वामित्वलाई ग्रहण गर्ने विषयलाई पुनः उठाएर द्वन्द्वतर्फ देशलाई धकेल्ने प्रयास भएको छ सभामुख महोदय। यो संविधान सभामा उपस्थित भएका सम्पूर्ण सदस्यहरू जुनसुकै विचारको जुनसुकै पार्टीको भए तापनि मन वचन र कर्मले संविधान निर्माण गर्नको निमित्त प्रतिबद्ध भएर आएका छन्। तर हाम्रा विचार र भावनालाई पहिलो बैठकबाट कुण्ठित गर्ने यस किसिमको खेलबाड चाहिँ कुनै हालतमा पनि सही हुन सक्दैन सभामुख महोदय। राजनीतिक पार्टीहरूले, मलाई कुनै आपत्ति छैन, नेपाली काङ्ग्रेस र एमाले पार्टीले त्यसलाई स्वामित्व ग्रहण गर्न सक्दछ। समितिको बैठकहरूमा त्यसलाई छिटोभन्दा छिटो पारित गरेर छ महिनाभित्रमै संविधान बनाउन सकिन्छ। तर ताजा जनादेशबाट आएको सार्वभौम संसदको अधिकारलाई कुण्ठित गर्ने कुनै अधिकार छैन सभामुख महोदय। कुन संविधानले दिएको छ, कुन नियमावली दिएको छ सम्मान्य सभामुख महोदय? यो संविधान र संविधानसभा नियमावलीको माथिको ठाडो बलात्कार हो सम्मान्य महोदय। यही कारणले गर्दा सम्मान्य सभामुख महोदय, राप्रपा नेपालले बाध्य भएर मान्य सुशील कोइराला प्रधानमन्त्रीको जुन उम्मेद्वार हुन्छ उहाँको विपक्षमा मतदान गर्नुपर्ने अवस्था सिर्जना भएको छ। हुन त सुशील कोइरालाजीको शिष्ट भद्र र शालीन व्यक्तित्व हेर्दा कसलाई भोट नहालु जस्तो लाग्छ? हामी सबैलाई भोट हालु जस्तो लागिराखेकै छ। फेरि प्रस्तावक महोदयले बडो असल कुरा गर्नुभएको छ, ठिक कुरा गर्नुभएको छ। सुशील मात्र गर्नुहुन्छ, निश्चय पनि सारभूत कुरा गर्नुहुन्छ, त्यो कहिले काहीँ अलिक बुझिँदैन पनि, तर नबुझे पनि सारभूत भए पनि चिन्ता गर्नुपर्ने कारण के छैन भने प्रस्तावक र समर्थकको रूपमा त्यसलाई व्याख्या गर्न सक्ने, वर्णन गर्न सक्ने अद्वितीय क्षमता भएका प्रस्तावक र समर्थक सुशीलले प्राप्त गर्नुभएको छ। गर्दा राप्रपा नेपाल विपक्षमा मतदान गर्न बाध्य भएको कुरा निवेदन गर्छु। धन्यवाद। मान्य सदस्यहरू, नेपालको अन्तरिम संविधान 2063 धारा 38 उपधारा 2 एवं संविधान सभा व्यवस्थापिका संसदको कार्य सञ्चालन नियावली 2065 नियम 7 उपनियम 5 बमोजिम मान्य सदस्य श्री सुशील कोइरालाले आफूलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी दिनुभएको उम्मेदवारीको सूचनालाई सभा समक्ष निर्णयार्थ प्रस्तुत गरिने बेहोरा जानकारी गराउँछु। साथै उक्त उम्मेदवारीको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्दा व्यवस्थापिका संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुनुपर्ने व्यवहार जानकारी गराउँछु। साथै उक्त प्रस्तावलाई संविधान संन्यावली 2065 नियम 7 उपनियम 7 बमोजिम विभाजन गरी मत संकलन गरिने व्यवहार समेत मान्य सदस्यहरूलाई जानकारी गराउँछु। मान्य सदस्यहरू, अब म मत विभाजन गर्दा अप्नाइने प्रक्रियाको सम्बन्धमा जानकारी गराउँछु। विभाजन गर्नु अघि सभा कक्ष बाहिर हुनु